বলাইবো ভেটা হাসি দেও বলি দেও খোলি মন পেটা। নমস্কার, ম গায়িকা শর্মিলা গুরুং। তপাই অহিলে হেরদে হুনুহুন্ছ gulminews.com। নমস্কার তথা স্বাগত ছ উজেলকা খবর ইউনিট কো স প্রস্তুতি জীবন কো গোরেটোমা। শ্রোতা, এই মাঘ 27 গতে বড়িঘাট খোলামা ডুবেরা মৃত্যু ভয় ভনিয়ে কি গুলমি আপচৌর ছ ইন্দ্রেগৌড়া নিবাসী 35 বর্ষীয় কল্পনা খরাল কো হত্যা কি আত্মহত্যা সম্বন্ধী এক বিশেষ রিপোর্ট তৈয়ার পারেকা ছ জুন উজেলকা খবর কো নিয়মিত স্তম্ভ জীবন কো গোরেটোমা আধারিত ছ শুনাও। छब्बिस गते राति सदा झैँ घरमा छोराछोरीलाई खानपिन गराएर बिस्तारामा लडेकी गुल्मीको आपचोर गाविस वडा नम्बर 6 इन्द्रगौडा निवासी 35 वर्षीय कल्पना खराल बिस्तारामा लडिरहनु भएको थियो र बालबच्चाका अनुसार करिब 8 बजेतिर उहाँलाई फोन आउँछ। त्यो फोनमा के कुरा भयो सँगै सुतेका छोराले थाहा पाउन सकेनन्। अनि राति बस आउँछ, बस आइसकेपछि बसको मान्छेले दिदी दिदी भनेर बोलाउँछ र उहाँ उठेर जानुहुन्छ। त्यसपछि के भयो, कहाँ जानुभयो मम्मी उनीहरूलाई थाहा भएन र अर्को दिन बिहान मात्रै स्थानीयवासीले सब फेला पार्छन्। उहाँका श्रीमान वैदेशिक रोजगारका लागि लक्जम्बरमा हुनुहुन्छ, झन्डै 5 वर्ष भइसक्यो। श्रीमान श्रीमती बीच केही दिन अघि मात्र कुराकानी भएको थियो र सम्बन्ध पनि राम्रै थियो। यो अत्यन्तै रहस्यमय मृत्यु कसरी भयो, कुर्गाको भुवाचिदीमा पनि त्यहाँ कस्तै खालको रहस्यमय मृत्यु भयो, विष्णु बहादुर पछाईको हात खुट्टा बाँधिएको अवस्थामा बडीघाट खोलाको रहमा उनको सब फेला पर्यो, कसैले मारेर फालिएको आशंका जो कहिले गर्न सक्छ तर अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। फेरि त्यसै ठाउँ नजिकै इन्द्रगौडामा फेरि अर्की महिलाको मृत्यु यसरी भइरहेको छ, जसको कपाल यत्र तत्र छरिएको छ र यो बडगाउँ 2 दोभानको किनारमा उनको सब फेला परेको छ। यो पनि बडो रहस्यमय मृत्यु रहेको छ। यस सम्बन्धमा हामी स्थानीयवासी, उनका छोराछोरी र प्रहरी प्रशासनसँग कुराकानी गर्दैछौँ। यहाँको शुभ नाम चाहिँ के पर्यो? मेरो बाबुराम खराल। बाबुराम खराल, तपाईँ उहाँको आफन्त के हो? म जेठाजु। के भइरहेको थियो अघिल्लो दिनसम्म, के पाउनु भएको थियो? अघिल्लो दिन त म 4 दिन भयो भने मधेस जग्गी मान्छे गर्थेँ, हाम्रो दाजुभाइको चाहिँ जग्गी थियो अनि म उही जग्गीबाट चाहिँ आएको हो। अब बिहान आएर हामीले के थाहा पायौँ भन्दा दाजुभाइले त्यहाँ चौकीलाई चाहिँ बोलाएर रिपोर्ट गरेर त्यहाँ मुजुरगान चाहिँ उठाएर अब पानीमा चाहिँ देखियो हामीले लास। देख्नुभयो तपाईँले? देख्नु कस्तो? मैले देखिनँ, उहाँ भएको देख्ने देख्ने आउनुहोस् त एकजना। तपाईँको शुभ नाम चाहिँ? मित्रलाल। मित्रलाल के? मित्रलाल खराल। उहाँको आफन्त के पर्ने तपाईँ? मेरो साली हुनु नि। साली, कस्तो अवस्थामा सब देख्नुभयो तपाईँले? हामी त खोलामा चाहिँ देखियो सब, त खोलामा चाहिँ एकदम पानीमा चाहिँ डुबेको, घोप्टी परेको चाहिँ ढुङ्गामा अड्केको अड्केको छ। अड्केको छ। कुनै घाउचोट? घाउचोट केही छैन। कपाल कस्तो अवस्थामा थियो? कपाल त कपाल बाँधिएकै थियो, कपाल चाहिँ त्यो खुल्ला अवस्थामा थियो। खुल्ला अवस्थामा थियो कपाल? खुल्लै अवस्थामा थियो। कपडा कस्तो अवस्थामा थियो? कपडा त यहाँ कम्मरमा चाहिँ एउटा चुङ्गले बाँधिएको थियो। कम्मरमा चुङ्गीले बाँधेको? चुङ्गले बाँधिएको जस्ताको जस्तै थियो। अरू चाहिँ तना फैलाउने हाम्रो प्रयास हो, जबकि यस्ता स्वेटर थियो आमाहरू जब हामीले त केही अनुसन्धान लगाउन सकियो छैन अहिले, होइन त्यस्तो केही पनि थिएन। त्यसभन्दा पहिला भन्नुपऱ्यो त्यस्तो हामीले उनको चेहरामा भन्नु बोलीमा यताउति चाहिँ हेर्दाखेरि त्यस्तो अनुभव केही पनि लाग्दैन। त राम्रो थियो माइती गाउँ माई चाहिँ त्यति बेला ती श्रीमान श्रीमती बिच राम्रो थियो एकदम। के भन्ने लाग्छ, कसैले मारेर फाल्यो वा होइन? खै त्यस्तो मारेर फालेको भए पनि त मा त्यो घाउ पटक चोटपटक यताउति यसो हुनुपर्ने, त्यसमा चाहिँ केही देखियो छैन। राति कति बेलासम्म घरमा भएको पाउनुहुन्छ स्थानीय? अनि बच्चाहरूको भनाइअनुसार चाहिँ बेलुकी 8:30 बजेसम्म चाहिँ घरमै छन्। त्यसपछि बच्चाहरू पनि सुते, आफू पनि सुतेपछि बिहान चाहिँ बच्चाले 4 बजेतिर मम्मी जो बेला बाबा गर्दै आखिरीमा चाहिँ लास तल खोलामा देखियो अनि चाहिँ पहिचान भयो थिएन अनि चाहिँ प्रहरीहरू आएर यताउति रहस्यमय मृत्यु भन्ने लाग्छ रहस्यमय मृत्यु जस्तो लाग्छ अरू अन्य स्थानीयवासी को हुनुहुन्छ अलि यो मृत्यु रहस्यमय हो या होइन कस्तो लाग्छ तपाईँहरूलाई तपाईँको नाम के हो मेरो शीतल सब देखियो खोला किनारमा खुल्ला ढुङ्गामा अड्किएको अवस्थामा थियो र घोप्टो अवस्थामा पछि प्रहरीद्वारा स्थानीयवासीले बाहिर लिएर सब लिएर आउनुभयो त्यसपछि उहाँबाट तमास जानुपर्छ हजुर स्वभाव एकदम राम्रो थियो उहाँको स्वभाव बोलचाल म अघिल्लो दिन भेट भएको थिएँ उहाँले के भन्नुहुन्थ्यो म बच्चा लिएर तलफाँड गएको थिएँ उहाँले तपाईँसित नि हिँड्दो रहेछ भन्नुभएको थियो उहाँको राम्रै थियो नियतिको खेल बालबच्चाहरूलाई सदाझै खाना खुवाएर बिस्तारामा लडेकी आपचोर छ इन्द्रगौडा कि कल्पना खराल 35 वर्षको उमेरमा 3 छोरीछोरी छोडेर आफै आत्महत्या गर्ने कारण त देखिँदैन र उनलाई मर्न बाध्य पारियो वा मारियो यो रहस्यकै गर्भमा छ उनीहरूका छोराछोरीसँग सविस्तार कुराकानी गरौँला अब हामी यस सम्बन्धमा प्रहरीको प्रारम्भिक अनुसन्धानले के भन्छ हामी जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख इन्सपेक्टर राजेन्द्र प्रसाद श्रेष्ठसँग सोध्न गइरहेका छौँ यस घटनालाई कसरी लिनुभएको छ यस घटना सम्बन्धमा हामीले अहिलेसम्मको जानकारी अनुसार निजको डेड बडी खोलामा फेला परेको छ र निजको साथमा लगाएको सुन गरगहनाहरू पनि फेला परेको छ र भने घरका अवस्था हेर्दाखेरि कुनै पनि सङ्घर्ष घटनाहरू केही पनि फेला परेको छैन यसमा तत्काल हामीले अब पोस्टमार्टम पनि यसमा हामी भइरहेको छ र अब थप अनुसन्धान यसको अगाडि हामीले गर्दै अगाडि बढ्छौँ हामी के छ त पछिल्लो कल डिटेलहरू पत्ता लगाउनु भएको छ यस महिलाको फोन हामीले उसको फोन 3 फोन छ भन्ने कुरा जानकारीमा आएको छ 3 फोनको नम्बर हामीले प्राप्त गरिसकेका छौँ ती फोनहरू हामीले कल डिटेल हामीले माग गरी थप अनुसन्धान अगाडि बढाउँछौँ गत वर्ष मात्रै त्यसै बडीघाट खोलामा कुर्गा गाविसका विष्णुबहादुर पछाई भन्ने व्यक्ति खोलामा हात खुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए केही दिनपछि र त्यो भयचितिको घटना थियो नजिकै र त्यो घटनाको पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन र यहाँनिर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले त्यस घटनाको अनुसन्धान गरिरहनु भएको थियो किन पत्ता लाग्न सकेन त त्यो ठाउँ त इन्द्रगौडा भुवाचिदी भन्न साथै डर लाग्न थालिसक्यो त्यहाँका मान्छेहरू तर्सित छन् अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन त्यस्तै अर्की एउटा महिलाको त्यसरी नै मृत फेला परेको छ अनुसन्धान अधिकृत श्रीवास्तवसँग सोध्न गइरहेका छौँ किन यो नपछाईको हत्यारा पत्ता लाग्यो र यो घटनामा पनि अनुसन्धान कस्तो भइरहेको छ त अनुसन्धान अधिकृत समेत रहेका उहाँसँग सोध्न गइरहेको छु निशान्त श्रीवास्तवज्यू त्यो गत वर्ष पनि पत्ता लाग्न सकेन र यस घटनालाई पनि कसरी लिनुभएको छ त्यो केसमा म यहाँ आइसकेपछि अब अलिकति धेरै अगाडिको घटना हो त्यो सम्बन्धमा धेरै अध्ययन गरेर धेरै डिटेलमा जानै पर्ने हुन्छ र त्यसमा त्यति बेला चाहिँ म आइसकेपछि डेस साहब गुरु विष्णु काफ्ले डेस साहब र म चाहिँ आफै पनि घटनास्थल पुगेका थियौँ र जुन जुन ठाउँमा के कुन कुन घटनाहरू सम्भावित घटनाहरू के हुनसक्छ त्यो सम्बन्धी हामी चाहिँ घटनास्थल पुगेर घटनास्थललाई प्रत्यक्ष हामीले नै अलिकति राम्ररी घटनास्थल अध्ययन गरेका थियौँ डेस साहब पनि सँगै हुनुहुन्थ्यो अनि त्यो सम्बन्धमा केही कुराहरू हामीले लिएर आएको थियौँ अनि त्यसको परीक्षणहरू पनि हामीले गर्न दिएका छौँ ल्याब परीक्षणहरूको लागि पठाएका छौँ त्यसको र तत्कालको लागि मैले भन्नुपर्दा त्यसमा चाहिँ अनुसन्धान भइरहेको छ र केही कुराहरू हामीले पठाएको ल्याब परीक्षणको रिपोर्ट आउन बाँकी छ तत्काल मैले भन्नुपर्ने त्यो सम्बन्धमा हाललाई यति नै हो यो पछिल्लो घटना सम्बन्धमा कति नजिक पुग्नु भएको छ के लाग्छ अझै हामी चाहिँ प्रारम्भिक कुरा बुझ्ने क्रममै छौँ प्रेमजी यसमा चाहिँ केही कुराहरू 3-4 पाटोहरू छन् त्यो पाटोहरूलाई चाहिँ हामीले केलाउने कुरा भइरहेको छ अनि अब विस्तृत कुराहरू चाहिँ अझ हामी चाहिँ केही पछि अझै यसको राम्ररी अध्ययन गरिसकेपछि नै हामी दिन सक्ने अवस्थामा हुनेछौँ प्रारम्भिक चरणमा चाहिँ हामी पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ त्यसपछि स्थलगत रूपमा बुझ्ने क्रम पनि हुनेछ हाम्रो त्यसपछि सम्बन्धित व्यक्तिहरूसँग पनि हामी बुझ्ने क्रम हाम्रो हुनेछ अहिलेसम्म हामी चाहिँ प्रारम्भिक बुझ्ने क्रममै छौँ हस्त गत वर्ष त्यो घटना पनि अहिलेसम्म त्यसका हत्यारा पत्ता लाग्न सकेका छैनन् र यस घटनालाई पनि प्रहरीले कति छिटो पुग्ने हो नजिक तर यो घटना रहस्यमय देखिएको छ 26 राति सदाझै घरमा छोराछोरीलाई खानपिन गराएर बिस्तारामा लडेकी

होइन होइन, कल्पना दिदीले युज गरेको नम्बर थियो नि जुन क्यान्सलको नम्बर होइन, घनश्यामको त्यो भाइबरमा नम्बर सेयर छ क्या, त्यो भाइबरमा हेर्नु त घनश्यामको। अँ मैले त अर्को लेन लाइनमा गर्थेँ, अब त्यसमा कुरै भएको थिएन, नम्बर कुन राख्नु थियो क्या दिदीले थाहा भएन क्या त्यो। हजुर अँ भाइबरबाट फोन गर्नु थियो कि मेटाइदिएछ, र अब हामी मृत्यु हुनुभन्दा आमा कस्तो अवस्थामा हुनुहुन्थ्यो यी यावत कुराहरू हामी उनका छोराछोरीसँग कुराकानी गर्न गइरहेका छौँ, र श्रोताले त्यो बालबच्चाको कुरा सुनेर पक्कै पनि कसरी मृत्यु भयो त भन्ने कुरा पत्ता लगाउनुहुनेछ। सुनौ